फैज़ भी, अगर बीवी का इंतकाल हो जाता है या शोहर का इंतकाल हो जाता है तो कुछ लोग बोलते हैं कि नहीं देख सकते, कुछ लोग बोलते हैं कि देख सकते लेकिन छू नहीं सकते, तो इसमें कहाँ तक सही है ये? भाई ने एक सवाल किया कि अगर हस्बैंड एंड वाइफ में से किसी का इंतकाल हो जाता है मियाँ बीवी से, तो लोग ये कहते हैं कि बीवी को देख नहीं सकते, अगर देख भी सकते तो छू नहीं सकते, ऐसी क्या हकीकत है? तो सबसे पहली चीज़ तो ये एक पता नहीं कहाँ से रिवाज हम में आ गया जिसके तहत लोग ये कहते हैं कि अगर मियाँ बीवी में से किसी का इंतकाल हो जाए तो उनका रिश्ता टूट जाता है, जबकि कुरान हदीस का वाज टेक्स्ट मौजूद है, क्लियर आयतें और हदीसें मौजूद हैं जिसमें बात बताई गई है कि वहां वो अपनी बीवियों के साथ जन्नतों में रहेंगे। तो कौन सी बीवियां, वहां नई शादियां करेंगे क्या? यही जो दुनिया में थे, यही शौहर यही बीवी जो दुनिया में थी, ये जन्नत में भी साथ होंगी, तो कहां रिश्ता टूटा? सबसे पहले जो कहते रिश्ता टूट गया तो कहां टूटा? यहां तो वाजे है कि वो अपनी बीवियों के साथ, अपनी जौज के साथ और हुरों के साथ रहेंगे, तो फिर रिश्ता कहां टूटा? वहां भी कंटिन्यू है। दूसरा, अहदीस के अंदर ये बात सराहत से मौजूद है कि शौहर बीवी को देख भी सकता है और छू भी सकता है, और अंदाजा लगाइए कि मियाँ बीवी का इतना पाक और मुकद्दस और मोहब्बत का रिश्ता है, सारी जिंदगी साथ और मरने के बाद बोले देख नहीं सकते, मतलब इलॉजिकल, मतलब उसके पीछे कोई अकल भी साथ नहीं दे रही। दलील तो है ही नहीं, अकल भी साथ नहीं दे रही। दलील मैं देता हूँ, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अमाय आयशा रज़ियल्लाहु अन्हा के पास आए और आपका सर दुख रहा था, सर दुख रहा, तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा आयशा मैं तुम्हारा सर दबा देता हूँ। तो मैं आयशा ने बीवी होने के नाते अपने शौहर से पूछा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आपकी जिंदगी में मर जाऊं तो आप क्या करेंगे मेरे लिए, क्या करूंगे आप मेरे लिए अगर मैं मर जाऊं तो? आप सल्लम फरमा रहे, सुनिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अगर आयशा तुम मेरी जिंदगी में मर जाओ तो मैं तुम्हें नहलाऊंगा, कफनाऊंगा, नहलाने में कफनाने में हाथ लगते हैं, और ना जनाजे की नमाज पढ़कर तेरे लिए दुआए मगफरत। फिर माँ आयशा से अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने शौहर रहने के नाते पूछा, आयशा अगर मैं तुम्हारी जिंदगी मर जाऊं तो तुम क्या करोगी मेरे लिए, बताओ? तो मैं आयशा ने फरमाया, अगर अल्लाह के रसूल आपका इंतकाल मेरी जिंदगी में हो जाए तो मैं आपको नहलाऊंगी, कफनाऊंगी। ठीक है, ये कहा आप, तो अंदाजा लगाइए अगर ये बात जायज नहीं तो आप क्या, नहीं नहीं आयशा तुम्हारे लिए नहीं है कुछ भी, नहलाना कफनाना हाथी लगाना नहीं है, रिश्ते ही टूट जाता, कुछ नहीं कहा, और आपकी जनाजे की नमाज पढ़ूंगी। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ और आपको सहाबा ने गुस्ल दिया, और बाद में माई आयशा ने जब ये हदीस रिवायत की तो दूसरी उम्मात ने कहा, आयशा तुमने जब क्यों नहीं भूली ये हदीस हमको, जब तुमको पता था ये कर सकते शौहर के, तुमने क्यों नहीं कहा? तो कहा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के सदमे में मैं इतनी ज्यादा थी कि जब मैं ये हदीस ही भूल गई। समझा, समझे आप? तो ये है अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु। चलिए आप ये कोई कहते नहीं तो नबी मुस्तस्ना होता, नबी एक्सेप्शनल होता, नबी में बहुत सारी ऐसी बातें होती जो एक्सेप्शनल होती, चलो छोड़ दीजिए। आइए दूसरा वाक्य लीजिए, अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु के ज़माने में हज़रत फ़ातिमा रज़ी अल्लाह अन्हा का इंतकाल हुआ। अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु ने जो है फ़ातिमा रज़ी अल्लाह अन्हा को गुस्ल दिया, कफनाया और जनाजे की नमाज पढ़ी। आप बताइए मुझे तो कहाँ टूटता है, बाकी है, सहाबा ने वो अमल बताया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस बताती है, लिहाजा मियाँ बीवी का रिश्ता बाकी होता है, मियाँ अगर चाहे तो अपनी बीवी को नहलाए, उसको कफनाए, ठीक है, और ख़ुद जनाजे की नमाज पढ़ाए, ना कर सके तो औरतें नहला दे जो, और कोई और भी नमाज पढ़ा सकता है, लेकिन ये कर सकता है। इसी तरह अगर शौहर का भी इंतकाल हुआ तो बीवी भी उसके साथ वही सलूक कर सकती है, नहला सकती है और कफना सकती है, और जनाजे की नमाज बहरहाल औरतें भी पढ़ सकती है, तो वो कोई मसला नहीं बहरहाल, लेकिन जनाजे की नमाज पढ़ा मतलब जमात से नहीं पढ़ा सकती, पढ़ सकती है वो भी, ठीक है, लिहाजा वो। अब औरत क्या जनाजे की नमाज पढ़ सकती है क्या? कितनी नई बातें बोल दी आपने एक ही झटके के अंदर, देख सकते हैं मियाँ बीवी का रिश्ता नहीं टूटता, हाथ लगा सकते हैं, औरत जनाजे, नई नई बातें ला रहे आप। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत किसी ने भी पढ़ा हो, छोटे से छोटा तालिब इल्म, वो ये पढ़ेंगे आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई, उसके बाद पहले मर्दों ने जनाजे की नमाज पढ़ी फर्दन फर्दन, जमात से नहीं हुई आपकी नमाज, फिर औरतों ने जनाजे की नमाज पढ़ी फर्दन फर्दन, फिर बच्चों ने जनाजे की नमाज पढ़ी। तो जब नबी की जनाजे की नमाज औरत पढ़ सकती है तो दूसरों की क्यों नहीं पढ़ सकती, अपने शौहर की क्यों नहीं पढ़ सकती, अपने बच्चों की? या वहाँ पर सिस्टम नहीं, अब क्या करें, सारी दुआएं कर रहे हैं, जो अफजल दुआ है नमाज जनाजा दुआ है, ठीक है, अच्छा नहीं नमाज जनाजा भी एक ही होना, यहाँ कितने लोग आए और कब कब पढ़ी, ये भी दलील मिल रही है ना, ایک آدمی کا انتقال ہوا, یہاں کچھ لوگ موجود ہیں مسجد میں لیکن وہاں بھی کچھ دو جگہ ہو سکتا, نہیں ایک ہی جگہ. یہ حدیث کیا بتا رہی ہے آپ سمجھے, خود جنازے کی نماز مردوں نے پڑھی فردن فردن, کتنے بار ہوئی اندازہ نہیں, عورتوں نے پڑھی فردن فردن, بچوں نے پڑھی. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک عورت تھی جو روایت میں آتا کالی تھی انتہا, مطلب حبشی تھی, افریقن تھی, بہت کالی تھی, لیکن اس کی خصوصیت اجر یہ تھا, اس کی معاملات یہ تھی کہ روز آ کے مسجد نبوی کی جھاڑو دیا کرتی تھی صبح صبح. ایک بار نبی اکرم صلی اللہ علیہ وسلم فجر میں آئے, مسجد نبوی کی جھاڑو نہیں ہوئی تھی, دھول مٹی گھان پتے پڑے ہوئے تھے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا کہ آج وہ عورت نہیں آئی, وہ جو آیا کرتی تھی. ہم نے کہا وہ کالی عورت جو آیا کرتی تھی صاف صفائی کے لیے, اس کا تو کل انتقال ہو گیا. تو کہہ رہے اس کا انتقال ہو گیا اور تم لوگوں نے مجھے کیوں نہیں بتایا؟ تو کہا اللہ کے رسول صلی اللہ علیہ وسلم آپ جا چکے تھے, آپ سو چکے تھے, ہم کو لگا رات میں ڈسٹرب کرنا اچھا نہیں ہے, ہم نے جنازے کی نماز پڑھی, دفنا دیا. آپ نے کہا مجھے لے کر چلو, اس کی خبر کہاں ہے؟ عثمان ابن عفان رضی اللہ عنہ اس کی حدیث کے راویو کہتے ہیں آپ صلی اللہ علیہ وسلم آگے گئے, ہم ان کے ساتھ گئے, نبی اکرم صلی اللہ علیہ وسلم کی قبر پہ کھڑے ہوئے, قبر پہ کھڑے ہو کر آپ نے جنازے کی نماز پڑھی, تو ہم بھی پیچھے لگ گئے نماز کے لیے, ہم نے بھی جماعت مان لی, آپ نے پڑھی, اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے اتنی دعائیں کی, دعائیں سنے آ رہی تھی, اتنی دعائیں کی. حضرت عثمان کہتے ہیں ہم پیچھے کھڑے تھے, آمین کہہ رہے تھے, اتنی دعائیں کی, اتنی دعائیں کی, اتنی دعائیں کی کہ حضرت عثمان کہتے ہیں میں سوچا تھا کاش میں مر جاتا اور اللہ کے رسول میرے لیے اتنی دعائیں کرتے, اتنی دعائیں کی اس ایک کالی عورت کے لیے. تو اس سے پتا چلا کہ جنازے کی نماز ایک سے زیادہ بار بھی ہو سکتی ہے اور خبر پر بھی ہو سکتی ہے. سمجھ لیجیے آپ سفر میں نکلیں, کسی کا انتقال ہوا, آپ پہنچ رہے پہنچ رہے پہنچ رہے, پہنچنے تک انتظار نہیں ہو سکا, تدفین ہو گئے. آپ اگر حال میں پہنچے, لیکن یہ میں یہ نہیں کہہ رہا ہوں کہ چھ مہینے اور سال بھر بعد آپ یہ کر سکتے ہیں, نو, حال میں آپ پہنچے جس نیت سے آپ نکلے تھے تو آپ خبر پہ پڑھ سکتے. اب ہمارے پاس کوئی خبر پہ پڑھ لے تو اس کی خبر بنا دیں گے لوگ بازو, ہمارے مسلک سے ہٹ کر, ہمارے طریقے سے ہٹ کر, قبرستان کے رول سے ہٹ کر, یہ معاملہ ہے. تو دیکھیے ایک جنازے کا تھا, کتنے سارے نئی نئی باتیں پتہ چلیں. تو آپ بیوی کو نہلا سکتا ہے, شوہر دیکھ سکتا ہے, چھو سکتا ہے, بیوی نہلا سکتی ہے, دیکھ سکتی ہے, چھو سکتی ہے, رشتہ باقی رہتا ہے, جنت میں بھی انشاءاللہ دونوں ساتھ رہیں گے اگر یہ جنتی اور وہ بھی جنتی رہی تو. اسی طرح جنازے کی نماز ایک سے زائد بار ہو سکتی ہے, قبرستان میں بھی ہو سکتی ہے, دفنانے کے بالکل فوراً بعد کوئی پہنچے, صاحب سم صبح پہنچے تو تب بھی ہو سکتی ہے. یہ ساری چیزیں, اسلام ایک وسیع دین ہے, ایک محبت اور الفت کا دین ہے, تو ظاہر سی بات ہے دعا عورت بھی جنازے کی نماز پڑھ سکتی ہے, چونکہ سب سے افضل دعا ہے اپنے مردوں کے لیے, جنازے کی نماز دعا ہے نا ایک طرح سے. تو بہرحال یہ بالکل درست ہے. یہ ایک عجیب بات ہے کہ ہم نے پتہ نہیں, ہم جو اسلام کو مانتے ہیں, افسوس کی بات ہے, یہ جس کو میں کہتا ہوں کلچرل اسلام ہے, ایکچوئل اسلام ہم کھو بیٹھے ہیں کلچر کے چکر میں. نہیں ہمارے پاس ایسا ہوتا, ٹھیک ہے کلچر کی کچھ چیزیں لینے میں کوئی حرج نہیں ہے, لیکن ہر چیز کلچر کا اتنا امپیکٹ کہ اسلام الگ ہی چلا گیا اور کلچر ہی کلچر رہ گیا, وقت رسومات ہی رسومات رہ کے حقیقتیں بری چلے گی اسلام کی. بہرحال اس کو واپس دہرانے کی ضرورت ہے. تو میاں بیوی ایک دوسرے کو انتقال کے بعد دیکھ بھی سکتے, چھو بھی سکتے, نہلا بھی سکتے, ہاتھ بھی لگا سکتے, اس میں انشاءاللہ جی کوئی حرج نہیں, یہ سنت سے بھی ثابت ہے آپ سلم کی اور